समझाई बुझाई यो मनलाई बाँध्न सकिन तिमी तिर चल्छ मेरा पाइला थम्न सकिन मैले फेर्ने हर सासुमा बोल्ने हर बातमा लाग्छ अब तिमी तिमी तिमी छौ